मात्रै होइन मान्ने भए त मैले सायद पहिले नै मार्थेँ होला होइन, आजभोलि यति धेरै सुविधाहरू छन् होइन, तर किनकि मैले त्यो बच्चालाई जन्म दिन चाहन्थेँ, जन्मिँदा नै मरिसकेको भएपछि अब बाध्यता थियो, मलाई घरमा कसैसँग भनेको पनि थिएन होइन, यदि मरेको बच्चा जन्मिसकेपछि घरमा थाहा पाउनु भयो भने फेरि के हुन्छ कि भन्ने डरले कसैलाई बताएको पनि थिएन, अनि आफै त्यो बच्चालाई लगेर राखेको थिएँ। पछि भेटेपछि भन्ने पनि मलाई थाहा थिएन, पछि उहाँहरूले छोपेर ल्याउँदा मात्रै यहाँ उनको विवाह भएको थियो। श्रीमान भारततिर थिए, गुल्मीकै हस्तीचौरमा विवाह गरेकी उनी बुटोलमा बसेर ब्युटी पार्लरको काम गर्दै थिइन्। यतिकैमा उनका श्रीमानको भारतमा मृत्यु भयो। उनी समाजको रीतिरिवाज अनुसार एकल महिला भइन्, तर व्यवहारमा भने उनी एकल महिला थिइनन्। पेटमा सन्तान र उनको शब्दमा अपरिचित भए पनि जोडीदार थिए। सायद त्यस्तो अवस्थामा भएकोले पनि उनी श्रीमानको मृत्युमा क्रियाक्रम गर्न आउन नसकेको त्यस विवाह सम्बन्धबारे जिज्ञासा राख्दा उनले श्रीमानले व्यवस्था गरेका कारण माइतीमै बसेको बताउँदै थिइन्। पहिला विवाहित हो, मेरो हस्बेन्डको डेथ भएको, खै थाहा भएन, इन्डियामै हो। मेरो हाम्रो एक वर्षसम्म मात्रै, एक वर्ष बिहा भएको त 6 वर्ष भयो। सँगै चाहिँ हामी एक वर्षसम्म बस्यो, अनि उहाँ इन्डियातिर गएदेखि आउनु नै भएको छैन, आउनु भएको छैन, अनि यही जेठमा चाहिँ डेट भयो भन्ने खबर चाहिँ सुने। टुटेको भनेर कानुनी रूपमा टुटेको पनि होइन, आउँदिन आएको के भइसकेपछि थिएन, उहाँले नै हो, किनकि उहाँको अरूसँगै त्यस्तो छ भन्ने थियो इन्डियातिर, त्यही भएर नि अपराध चाहिँ घरमा आउनु हुन्थेन। पहिला पनि नआउने मान्छे हो, बिहा भइसकेपछि आउनु भएन। सचेत मान्छे सुरक्षित सम्बन्ध राख्न वा गर्भधारण गरे पनि बेलैमा पतन गराउन पनि सकिन्थ्यो। यसबारे पत्रकार घनश्याम गौतमको सवालमा उनको जवाफ यस्तो थियो। किनकि त्यो मेरो पनि त बच्चा थियो नि, त्यसको त्यसलाई आफ्नो कर्तव्य प्रति महसुस नभयो भने मैले त त्यो बच्चालाई जन्म दिन चाहन्थेँ, त्यसको गल्ती के थियो भन्नु न। पहिला अप्ठ्यारो हुन्छ भन्ने थाहा थियो मलाई, अप्ठ्यारो भए पनि म त्यो बच्चालाई जन्माउन चाहन्थेँ, राम्रो भविष्य दिन, कि भविष्यमा मैले जस्तो दुःख नपाओस् क्या त्यसले, त्यही भएर नै राखेको थिएँ क्या बच्चालाई। अप्ठ्यारो परे पनि के गर्ने त, आफ्नो बच्चालाई कसैले मार्न त सक्दैन, थाहा थियो मलाई, त्यो भएर पनि मैले फालिनँ। पत्रकार सम्मेलन पश्चात घटना विवरण बारे जानकारी गराउँदै निमित्त जिल्ला प्रहरी प्रमुख प्रहरी निरीक्षक राजेन्द्र प्रसाद श्रेष्ठ, यो खजाङ गाविस वार्ड नम्बर 8 गुजनेता भन्ने गुरेटो बाटोमा मिति 2070/11/11 यो व्यवहारसी अवस्थामा माटो मुनि बच्चाको लास गाडेको छ भन्ने जानकारी पश्चात प्रहरी त्यसमा ठाउँमा खटिएको थियो। त्यो लासलाई चाहिँ हामीले पोस्टमार्टम तमघास हस्पिटलमा ल्यायौँ। तत्पश्चात अब को कसको हो भन्ने सम्बन्धमा हामीले अनुसन्धान जारी रहेको थियो। अनुसन्धान गर्दै जान जाँदा खजाङ भन्ने कुरा अनुसन्धानबाट खुल्न आयो। त्यस अनुसन्धानमा विशेष गरी अञ्चल प्रहरी कार्यालयका वरिष्ठ प्रहरी प्रेक्षक मिङमा लामा ज्यूले पनि यसमा ठुलो हामीलाई सहयोग गर्नुभएको थियो र अनुसन्धान गर्दै जाँदाखेरि यिनी कुँवर हामीले 21 गते बुटोलमा पक्राउ पर्यौँ र हामीले यसलाई मेडिकल चेक जाँच गराउँदाखेरि यिनको जुन प्रिलेन्सको गर्भधारणको सम्पूर्ण प्रक्रियाहरू रहेको भएको भन्ने हस्पिटलबाट प्राप्त पनि भयो। सुरुका दिनहरूमा यिनले मेरो गर्भ होइन पनि भन्न सकिन् र अहिले आफूले फेरि के भन्दैछन् भने मलाई गर्भधारण गराउने मान्छेलाई चिन्दा पनि चिन्दिन कहाँको भन्ने गरेकी छन्। यसो हेर्दाखेरि जुन उनलाई गर्भधारण गराउनेलाई बचाउन खोजे जस्तो उनी आफूले बचाउन खोजे जस्तो पाइयो नि। यसमा अब हामी थप अनुसन्धान यसमा हामी गर्दैछौँ र यिनले लुकाउन खोजे तापनि 9 महिनासम्म पुगेको बच्चालाई आफूले जन्माएर आफै चाहिँ गाडेको छु भन्छ र यसमा उनको मनसाया चाहिँ नि बचाउने मनसाया देखिँदैन कि बच्चालाई मार्ने उसको मनसाया चाहिँ देखिएको छ अहिलेसम्मको अनुसन्धानमा। कस्तो मुद्दा यिनको दर्ता हुँदैछ? यसमा ज्यान मार्ने मुद्दामा कारवाही हुन्छ जान्छ। हुन्छ। सुरुमा स्थानीय एक पुरुषले गर्भधारण गराएको आशंका गरिएको थियो। आशंका गरिएका ती पुरुषलाई बचाउन निकै चलखेल भएको र त्यसैले गर्दा अपरिचित पुरुषको मञ्चन सुरु भएको खरजाङका कतिपय मानिसहरूको ठम्याइ छ। यस सम्बन्धमा उनै संगीता। हाँस्दै बोल्दैमा त्यस्तो अरूलाई लगाउने उनी त त्यो समाजको परम्परा नै छ होइन। त्यो हाँस्दा बोल्दा नै गलत ठान्छन् भने त त्यो मेरो भन्नु केही पनि छैन। तर त्यस्तो कुनै केही त्यो कारण छैन। त्यस्तो हाम्रो सम्बन्ध थिएन कसैसँग। बच्चा जन्मेको मागको छ हो त्यो। पुलिसले चाहिँ मलाई 21 गते म काठमाडौँबाट फर्किन्छु। कारण मेरो फुपू हुनुहुन्छ उहाँसँग भेट गर्नु भएको थियो। म गएको कति 17 गते गएँ यहाँबाट। नै म माघको 23 गते बुटुल गएको थिएँ अनि उनी थिएँ। नै कसैलाई थाहा नै थिएन कि बाबा मम्मीहरू बिहामा जानुभएको थियो कसैलाई पनि थाहा थियो। घरदेखि किनकि मैले भने बाबा मम्मीहरूले त्यो बच्चालाई फालिदिनुहुन्छ भन्ने थाहा थियो त्यसैले भने। जुन मान्छे हो त्यो मान्छे छैन कहाँ गए थाहा पनि छैन। मैले त्यस्तो भइसकेपछि सम्पर्क गर्ने कोसिस पनि गरेँ होइन सम्पर्क भएन। अब जुन ठेगाना उसले दिएको हो त्यो ठेगाना पनि मलाई झुटो दिएको रहेछ पछि। अनि अहिलेसम्म कन्ट्याक्ट पनि भएको छैन। यदि कन्ट्याक्ट भयो भने त्यसलाई पनि सजाय दिन चाहन्छु। नाम चाहिँ विवेक केसी मात्र भनेको अरू थाहा भएन। विवेक केसी हजुर ठेगाना त केही नै पता। हाम्रो हाम्रो फोनबाट भएको खै थाहा भएन। रङ नम्बर परेर मात्रै फोन आएको अनि मैले त्यति चासो पनि देखेन। पछि फोन गरेर आउँदा चाहिँ हाम्रो मित्रता अलिक गहिरो हुँदै गयो होइन। त्यसपछि यो सब भयो क्या। 8 महिना जति भयो त्यो सम्पर्क नभएको। होइन मेरो घर परिवार कसैलाई पनि थाहा छैन। होइन जुन त्यसले बताएको ठेगाना हो त्यसमा खोज्नु पर्यो जस्तो मैले गरेको थिएँ। नभेटेपछि के गर्ने हो त्यो मान्छेहरू आजकल कति झुट बोल्छन् होइन। हामी जस्तो केटीहरू कति खोज्छन् त्यस्तो कुराहरूमा। मेरो घर दाङ हो तर अर्को बनावटी खलपात्र खोज्ने र पैसा दिएर जिम्मा लगाउने अनि वास्तविक खलपात्र बचाउने हाम्रो समाजको पुरानो चलन हो। कतै त्यस्तै गर्न पो यति ढिलाइ भएको छ? फालिएको शिशु मेरै हो भनेर स्वीकार गरेकी उनले गर्भधारण गराउने त्यो पुरुषको हो त कस्तो थियो त भन्ने जिज्ञासामा उनको भनाइ यस्तो थियो। थाहा थियो तर थाहा भएर के गर्ने? जुन ठेगाना थियो त्यो गलत थियो अनि कसरी थाहा हुन्छ? त्यो माथि जब सम्पर्कसँग भागिसक्यो भने चाहिँ अरू उपाय पनि थियो नि। तपाईँले अहिले चाहिँ नेपाल सरकार तपाईँ लिगल रूपले तपाईँले आफैले त्यो गर्भवती पाउनुहुन्छ होइन। म चाहँदैन म जन्माउँदैन भन्ने अधिकार छ नि महिलालाई। होइन, जुन मान्छेले धोका दियो उसले आफ्नो कर्तव्यको एहसास नभए नि मैले मेरो बच्चा थियो मैले त्यसलाई जन्माउन चाहन्थेँ अनि त्यो जन्माउँदा नै मरिसक्यो भएपछि त्यसमा मेरो दोष के छ? भयो श्रोता, त्यसमा पनि महिला श्रोता अवैध सम्बन्धको परिणति त्यसको सजाय कसले भोग्छ? प्राय धेरै जस्तो महिलाले नै जब 9-9 महिनासम्म समाजको नजरबाट लुकाएर राख्नुको कष्ट पनि महिलाले नै भोग्नु पर्ने अनि जन्म दिँदाको कष्ट र कानुनको फन्दामा पर्नुको कष्ट पनि तिनै संगीता जस्ताले भोग्नु परेको छ। तर खोइ त्यो पुरुषले त्यस्तै कष्ट भोग्नु परेको संगीताले मात्रै होइन हाम्रा समाजका यस्ता थुप्रै संगीता हरूले यस्तो भोगिरहेका छन् र पीडक पुरुषहरू पानीमाथिको उभानो भएर बसेका हुन्छन्। अझ कतिपय त निकै कहलाएका समाजसेवी समेत बनेर बसेका छन्। यसर्थ खर्ज्याङकी यी संगीताको यस घटनाबाट विशेषत महिला श्रोताहरू गम्भीर रूपले सचेत हुनुहोला भन्दै आजको जीवनको गोरेटो यतिकैमा बिटमार्न चाहन्छु। अवस्थ खर्ज्याङकी तिनै महिलाको कथा व्यथासँगै आजलाई ओझेलका खबरबाट बिदा माग्ने बेला भइसकेको छ। त्यस पूर्व पत्रचारका लागि ठेगाना सामुदायिक रेडियो स्काई वा रेडियो गुल्मी तमगास वा तपाईँ जुन रेडियो सुनिरहनु भएको छ त्यस रेडियोको ठेगाना वा स्टुडियोको टेलिफोन मार्फत पनि हामीलाई सुझाव सल्लाह र प्रतिक्रिया दिन सक्नुहुनेछ। साथै तपाईँको गाउँ ठाउँको ओझेलका खबर बनाउनु परे 98-570-61-530 सम्पर्क राख्न सक्नुहुनेछ। यतिन्जेल ओझेलका खबर सुनेर साथ दिनुहुने तपाईँ श्रोता अनि स्टुडियोमा साथ दिने तुलसिंहलाई विशेष धन्यवाद दिँदै म आवाजको साथी प्रेम सुनार बिदा चाहन्छु। नमस्ते।